को तलमा दोहरी गाउँ जीवन व्यर्थै नफालौ छदैमा यो ज्यान मात्रै हो रमाइलो संसार पारिदो यो जन मात्रै हो रमाइलो संसार पारिदिउँ छदैमा यो ज्यान मात्रै हो रमाइलो संसार